इति विसो भगवा अरहं सम्मा संबुद्धो विचारणा संबंधो सुगतो लोकावितु अनुतरो पुरी साधमा सरति सत्ता देवा मनुसान बुद्धो भगवा सखादो भगवता दमो संदेदिको अकालिको हे बसिको बनाइको पचतवेरितपो विन्युहि सुबदिबानो भगवतो सावकासंगो उजुबदिबानो भगवतो सावकासंगो न्यायबदिबानो भगवतो सावकासंगो सामीचीबदिबानो भगवतो सावकासंगो यदीदं चत्वारि पुरी सायुगानि अथ पुरी सापुगला इसावगावतो सावगासंगो आहुनेयो बाहुनेयो दक्षिणेयो अञ्जलिकरणीयो अनुत्तरं पुण्यखेतलोकासा एवं बुद्धं शरणं दानं धम्मं संघं च भिक्खवो भयावाचापि तद्धं वा लोमहंसो न हि सति।